Bismillahirrahmanirrahim. 13 لائنوں والا قرآن مجید صفحہ نمبر 49 40 اور 9 49 صفحہ نمبر 49 نیچے سے تیسری لائن پارہ نمبر 2 رکوع نمبر 13 سورۃ البقرہ آیت نمبر 230 أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فإن طلقها فلا تحل له من بعد حتى تنكح زوجا غيره فإن طلقها فلا جناح عليهما أن يتراجعا إن ظنا أن يقيما حدود الله فتلك حدود الله يبينها لقوم يعلمون صدق الله العظيم. اعوذ باللہ میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان الرحیم نہایت رحم والا ہے اللہ تبارک و تعالی نے اس مقام پر نکاح اور طلاق کے مسائل بیان فرمائے. نکاح کیا ہے کہ شریعت کی اصطلاح میں مرد اور عورت کا بطور میاں بیوی رہنے کا اقرار ہے, ایجاب اور قبول اس کو کہتے ہیں, دو گواہوں کی موجودگی, کم از کم دو گواہ ہونے چاہیے اور ان کی موجودگی میں میاں بیوی کی حیثیت سے وہ رہنا چاہیں, تو اس کو نکاح کہتے ہیں. یہ نکاح انبیاء کرام علیہ الصلوۃ والسلام کا طریقہ ہے اور انہوں نے جوڑ پیدا کرنے کا یہ طریقہ اللہ کی طرف سے بیان فرمایا کہ نکاح میں یہ ہے کہ میاں بیوی دو فرد کا ملاقات ملنا نہیں ہے بلکہ دو خاندانوں کا آپس میں ملا, اور نبی علیہ الصلوۃ والسلام نے بھی یہ بات اشارت فرمائی کہ نکاح میری سنت ہے اور جس نے میری سنت کو ناپسند کیا اس کا مجھ سے کوئی تعلق نہیں. یہاں ایک بات تو یہ قابل غور ہے کہ نبی علیہ السلام نے فرمایا کہ نکاح میری سنت ہے, جبکہ نکاح تو آدم علیہ السلام سے چلا آ رہا ہے, تو حضرت نے اپنی سنت کیوں کہا؟ نبی علیہ الصلوۃ والسلام نے جو نکاح فرمائے ہیں وہ کس نیت سے فرمائے؟ نبی علیہ الصلوۃ والسلام نے نکاح فرمائے ہیں دین کی نیت سے, تو معلوم ہوا کہ نکاح کیا جائے اس نیت کے ساتھ کہ میں جس سے نکاح کر رہا ہوں ہم دونوں مل کر معاشرے کے اندر دینی ماحول پیدا کریں گے, اپنے گھر کے اندر دینی ماحول پیدا کریں گے اور دونوں خاندانوں میں دینی ماحول پیدا کریں گے اور مل کر ہم دینی ماحول معاشرے کے اندر پیدا کریں گے. تو یہ ہے نبی پاک صلی اللہ علیہ وسلم کی سنت, اور پھر نبی علیہ الصلوۃ والسلام نے یہ بات دی فرما دی کہ جس نے میری سنت کو ناپسند کیا اس کو مجھ سے بھی تعلق, یعنی وہ دین کا کام نہیں کر رہا, قیامت کے دن وہ میری نسبت حاصل نہیں کر پائے گا. پھر یہ کہ انبیاء کرام علیہ الصلوۃ والسلام کا کام جوڑ پیدا کرنا ہے, یہ میں اس کو جملہ مکمل کر دوں. انبیاء کرام علیہ السلام کیوں تشریف لائے؟ انبیاء کرام علیہ السلام اس لیے تشریف لائے کہ انسانیت کو غلط جگہ سے توڑ کے صحیح جگہ پہ جوڑا جائے. انبیاء کرام علیہ السلام کیوں تشریف لائے؟ اس لیے تشریف لائے کہ انسانیت کو غلط جگہ سے توڑ کے صحیح جگہ پہ جوڑا جائے, توڑ بھی جوڑ بھی. توڑنا کہاں سے ہے؟ غلط جگہ سے, اور جوڑنا کہاں ہے؟ صحیح جگہ. और शैतान जो अंबिया इकराम अलैहिस्सलाम का मुखालिफ है उसका काम क्या है? उसका काम ये है कि इंसानियत को सही जगह से तोड़ के गलत जगह पे जोड़ा जाए। अब ये फ़र्क है, इसको फ़र्क को जहन में रखें। अंबिया इकराम अलैहिस्सलाम का काम गलत जगह से तोड़ना, सही जगह पे जोड़ना, और शैतान का काम यह है कि सही जगह से तोड़ना, गलत जगह पे जोड़ना। हदीस पाक के अंदर आता है कि शैतान पानी पर अपना तख्त बिछा कर बैठता है इस इंतज़ार में कि अपने चेलों को भेजता है मुख्तलिफ कामों के। अब वो चेले अपना अपना काम करके जब आते हैं तो आगे शैतान को अपने कारनामे सुनाते हैं। किसी ने आके कहा कि मैंने एक आदमी को जिना में मुब्तला कर दिया, नेक आदमी था, मैंने उसको जिना में डाल दिया। सुन लिया। एक चेले ने आके कहा कि एक आदमी था, नमाजी था, मैंने उसको बेनमाजी बना दिया। इसी तरह मुख्तलिफ कारनामे वो सुनाते हैं, शैतान बैठा है। एक आया, उसने आके कहा कि मैंने मियां बीवी के दरमियान तोड़ पैदा कर दिया है, वो उठ के उसको गले लगा दिया। अब शैतान जो है उसको गले लगा रहा है, जानी बनाने वाले को गले नहीं लगा रहा, बेनमाजी बनाने वाले को गले नहीं लगा रहा, दीगर काम करके आने वालों को गले नहीं लगा रहा, लेकिन मियां बीवी के दरमियान तोड़ पैदा करने वाले को गले लगा रहा है। क्यों? इसलिए कि जिना करने वाले ने एक जिना किया है और मियां बीवी के दरमियान जब तोड़ पैदा हुआ है और तोड़ पैदा हुआ और उसने तीन तलाक दे दी, जब उसने तीन तलाक दे दी और तीन तलाक के बाद फिर जोड़ पैदा हो गया तो ये 24 घंटे का जिना है। वो तो चंद लम्हात का जिना था, ये 24 घंटे का जिना है और पूरी ज़िंदगी का जिना। इसलिए इस बात पे वो खुश हुआ। दो फर्द का नहीं है, मियां बीवी का आपस में इख्तिलाफ, दो खानदानों का झगड़ा है, मुकदमा चलेगा। एक नमाज नहीं, कई नमाजें बर्बाद होंगी। एक लफ्ज़ नहीं, कई अल्फाज एक दूसरे के खिलाफ इस्तेमाल करेंगे, रीबत होगी, मुखालफत होगी, एक दूसरे के खिलाफ कार्रवाइयाँ होंगी और एक दूसरे को नुकसान पहुँचाने की कोशिश होगी। एक गुनाह नहीं, कई गुनाहों का सिलसिला होगा जो चलेगा। फिर उसके बाद यह है कि औलाद है, तो अब ये औलाद जो है वो बिगड़ेगी। माँ औलाद को भड़काएगी बाप के खिलाफ, बाप औलाद को भड़काएगा माँ के खिलाफ, तो ये औलाद नाफरमान होगी और ये नाफरमानी किस कदर जो है संगीन नताइज पैदा करेगी। ये पूरा मुआशरा है बिगड़ जाएगा मियाँ बीवी के इख्तिलाफ की वजह से। तो इसलिए फरमाया कि ये शैतान का अमल है, तो उसके लिए शरीयत ने अलहदगी का तरीका भी बयान कर दिया कि आसन तरीके से अगर नहीं निभा सकता तो आसन तरीके से एक दूसरे से जुदा हो जाए। इसलिए फरमाया गया कि हलाल बातों में सबसे ज़्यादा नापसंदीदा बात तलाक है। अवलीन कोशिश यह है कि तलाक वाक़ न हो। इख्तलाफ हुआ मियाँ बीवी का तो मर्द को चाहिए कि हिकमत अमली अख्तियार करे और औरत को अपनी लाइन पर लगाने की कोशिश करे, और अगर इसमें नाकाम हो जाए तो फिर उसका तरीका कुरान मजीद में अल्लाह ताला ने बता दिया कि एक नुमाइंदा लड़की वालों का, एक नुमाइंदा लड़के वालों का, ये दोनों आपस में मिल बैठें अपनी नीयत को खालिस कर लें। नीयत को खालिस कर लें कि हमने जोड़ पैदा करना है और अल्लाह की नाफरमानी नहीं करनी, तो अल्लाह तबारक व तआला मुआफ़त पैदा फरमा देगा। और अगर अल्लाह की हिकमत में मुआफ़त मुनासिब नहीं होगी तो फिर आसान तरीके से अलहदगी हो जाएगी। अब आसान तरीके से अलहदगी की सूरत क्या है? वो है तलाक। अब तलाक देने का तरीका भी बयान फरमा दिया कि तलाक देने का तरीका क्या है। तलाक देने का तरीका ये है कि औरत अय्याम से फारिग हो और अय्याम से फारिग होने के बाद जब पाकीज़गी की हालत में आ जाए तो शोहर को चाहिए कि मियाँ बीवी का ताल्लुक़ कायम न करे, उसको एक तलाक दे। तलाक हो गई, अब उसकी इद्दत शुरू हो गई तीन दफ़ा के अय्याम तक, और इस हालत में उसे रुजू न करें तो खुद ब खुद अलहदा हो गई। अब इद्दत गुजारने के बाद इससे भी दोबारा निकाह हो सकता है और दूसरी जगह भी उसका निकाह हो सकता है, तो ये है सही तरीका, आसान तरीका तलाक देने का। अब यहां बाज गलत फहमियां हमारे यहां चल रही हैं, या गलत फहमी ये चल रही कि अगर शौहर ने तलाक दी और बीवी ने तो सुना नहीं, कागज लिखकर भेजा है उन्होंने वसूली नहीं किया तो तलाक कैसे हो गई। तो एक मसला यहां से नशीन फरमा लें कि तलाक के लिए गवाह की जरूरत नहीं, निकाह के लिए गवाह। तलाक तो अगर वॉशरूम में बैठे हुआ गुनगुना के दे देगा तो भी वाकई हो जाएगी, तो तलाक के लिए गवाहों की जरूरत नहीं, सिर्फ देने वाले को पता हो मैंने तलाक दी तो लिहाजा उससे तलाक वाकई हो जाएगी। तो उसके लिए बीवी का सुनना जरूरी नहीं, ससुराल का सुनना जरूरी नहीं, गवाहों का होना जरूरी है। बस निकाह के लिए गवाहों का होना जरूरी है लेकिन तलाक के लिए गवाहों की जरूरत नहीं, बस उसने अपने अलहदगी में बैठ के भी तलाक दे दी तो तलाक वाकई हो। दूसरी बात यह है इसको हमल था तो ये तलाक कैसे होगी। मेरे मोहतरम के हमल में भी तलाक हो जाएगी, क्यों? अगर हमल में तलाक न होती तो कुरान मजीद में सूरह तलाक में अल्लाह ताला हमल वाली औरत की इद्दत बच्चा जन्ना न फरमाती कि उसकी इद्दत क्या है कि जब बच्चा पैदा होगा तो उसकी इद्दत पूरी हो जाएगी। अगर तलाक ही नहीं हुई तो फिर इद्दत कैसी हुई? तो मालूम हुआ कि हमल वाली औरत है उसको भी तलाक देने से तलाक वाकई हो जाएगी, अगरचे बेहतर नहीं है, इस हालत में तलाक देना बेहतर नहीं है लेकिन अगर तलाक दी तो तलाक वाकई हो जाएगी। फिर ये कि तलाक देनी है अय्याम गुजरने के बाद पाकीजगी की हालत में, एक आदमी ने नापाकी की हालत में अय्याम की हालत में तलाक दे दी तो क्या तलाक वाकई होगी? तलाक वाकई होगी लेकिन यह जुल्म, इसलिए जो उसकी इद्दत में इजाफा हो जाएगा तो यह जुल्म है, जुल्म का गुनाह अपनी जगह पर, लेकिन तलाक यहाँ वाकई हो जाएगी जिस हालत में भी होंगी तलाक वाकई हो जाएगी। वो लोग जो इसको नहीं मानते उनका कहना यह है कि हमने हजरत हदीस पढ़ी है, हदीस पढ़ी है कि हजरत अब्दुल्ला बिन उमर रज़ियल्लाहु अन्हु ने अपनी बीवी को तलाक दी इस हाल में कि बीवी हमल के साथ थी। हज़रत उमर रज़ियल्लाहु अन्हु ने नबी अलैहिस्सलाम से जिक्र किया कि मेरे बेटे अब्दुल उमर रज़ियल्लाहु अन्हु ने अपनी बीवी को इस हाल में तलाक दी। नबी अलैहिस्सलाम ने उनको बुलाया, हजरत ने फरमाया कि उससे रुजू कर लो और बाद में जो है वो तलाक दे दें। अब देखें हजरत ने रुजू फरमा लिया। अब यहाँ काबिल गौर बात यह है कि अगर तलाक वाकई नहीं हुई तो हजरत ने रुजू का हुक्म क्यों दिया? कि रुजू का हुक्म तो तभी होगा ना, तलाक वाकई होगी तो रुजू का हुक्म होगा, अगर तलाक वाकई नहीं हुई तो रुजू का हुक्म कैसे हो गया? जहाँ ने वेसान से बात की तालीम दी है तो इस हाल में तलाक देना मुनासिब नहीं, तलाक के वकूअ का इनकार नहीं, अगर तलाक वाकई न होती तो रुजू का हुक्म न दिया जाता। अब उसके बाद हमारे यहाँ ये है कि जनाब बात यह है कि गुस्से की हालत में ये तलाक दी, या गुस्से की हालत में तलाक दी है तो जाहिर है कि गुस्से की हालत में तो इंसान को होश हवास नहीं होता, तो लिहाजा यह तलाक तो वाकई नहीं हुई। मेरे मोहतरम, तलाक मोहब्बत में तो नहीं दी जाती, तलाक तो गुस्से ही में दी जाती है, कि मोहब्बत में तो कोई तलाक नहीं देता, तलाक है ही गुस्से में। फिर एक सवाल है, सवाल यह है कि जब उसने तलाक दी है किसको? अपनी वालिदा को तलाक दी है, अपनी हमशीरा को तलाक दी है, अपनी बेटी को तलाक दी है। इसके मानी है कि गुस्से की हालत में भी अगर होश हवास नहीं थे तो उसको मालूम है कि ये मेरी बीवी है, तो उसने बीवी को जो तलाक दी है तो इतना तो जानते हैं कि बीवी है, तलाक दी है तो तलाक वाकई हो जाएगी। तो लिहाजा ये उज़्र करना है कि होश हवास नहीं था इसलिए तलाक वाकई नहीं हो। फिर एक बात यह है कि अगर एक आदमी नशे की हालत में है, नशे की हालत में है तो तलाक अगर वो दे तो क्या तलाक वाकई होगी कि नहीं होगी? यहाँ भी तलाक वाकई हो जाएगी। क्यों? कि नशा करना बजाते कुछ जुर्म है, तो उसने इस जुर्म को इख्तियार करके तलाक दी है तो तलाक वाकई हो जाएगी। तो इस बारे में बहुत एहतियात की ज़रूरत है। अब मसला ये कि ज़रूरत है इस बात की कि जब निकाह हो तो निकाह के साथ तलाक के मसाइल भी सिखा दिए जाएँ। जब तलाक के मसाइल सिखाए जाएँ तो कहने वाले कहते हैं कि सर यह अब निकाह हो रहा है तो आप तलाक, यहाँ एक सूरत हाल ये है कि यहाँ करीब एक मकान एक साहब ने तामीर कराया, अल्लाह को प्यारे हो गए, अल्लाह मफ़रत सुना, तो उन्होंने मुझसे कहा दर्श में देना ऐसे आते हुए मेरे जरा घर पे कदम रखना, जरा दुआ फरमा दे। तो मैं गया तो दुआ तो अल्हम्दुलिल्लाह अल्लाह ने करवा दी। मैंने उनसे कहा, मैंने कहा कि इसमें एक खामी है कि अगर वफात हो जाए तो ये दरवाज़ा आपने इस अंदाज से रखा है कि मैयत को बाहर लाना मुश्किल हो जाएगा, इसको ज़रा इस अंदाज से रखें तो मैयत। उस वक्त उन्होंने अदब की वजह से कुछ नहीं कहा, पीछे तबसरा फरमाया कि देखें हज़रत, हमने मकान दिखाया इनको या हमें मौत सुना दी कि मेरे मोहतरम क्या मरना नहीं है? जब मरना है तो अंदर से मैयत को आपने बाहर लाना है, तो उस वक्त इतनी परेशानी हो तो उसके लिए बेहतर नहीं है कि उस रास्ता इस अंदाज का बनाया जाए ताकि परेशानी ना हो। अब जो हजरात आते हैं, कहा जाता है कि भाई देखिए आप निकाह करना चाहते हैं तो निकाह के तलाक के मसाइल सीख लें। वो कहते हैं कि आप अपने मुंह से ये बदशगुनी क्यों निकाल रहे हैं कि तलाक, मेरे मोहतरम तलाक निकाह के निकाह वालों को ही होती है, तो लिहाजा तलाक जो है बगैर निकाह वालों के नहीं होती, इसलिए इन मसाइल को सीखना ज़रूरी है कि जज्बात में आके तीन तलाकें इकट्ठी दे दी फिर परेशान होकर फिर रहें और रास्ते शैतानी निकाल रहे हैं, तो बेहतर है कि तरीका सीख लिया जाए उसके मुताबिक अगर ज़रूरत हो तो तलाक दी जाए। तो तलाक का सही तरीका यही है कि पाकीजगी की हालत में, कि वो पाकीजगी जिसमें ताल्लुक कायम न किया हो, उस पाकीजगी की हालत में एक तलाक दी जाए कि मैंने तलाक दी। उसके बाद जो है वो तीन दफ़ा के अय्याम गुजर जाएंगे। अगर इतना तंग है कि उसको किसी हाल में रखना नहीं चाहता तो फिर उसकी सूरत यह है कि एक पाकीजगी में एक तलाक दे दे, फिर उसके बाद अगली पाकीजगी में अगर गलती का एहसास हो जाएगा तो रुजू हो जाएगा इद्दत के दरमियान, अगर नहीं किया रुजू तो अगली पाकीजगी के बाद फिर दूसरी तलाक दे दे, फिर उसके बाद तीसरी पाकीजगी के बाद तीसरी तलाक दे दे। तो इस तरीके से जो है सोचने का मौका भी मिल जाएगा और फिर ये है कि अगर रुजू करना होगा तो रुजू भी कर लेगा, अगर नहीं करना होगा तो अब हमेशा के लिए वो अलहदा भी हो गए, उसको अलहदा करना चाहते हैं हमेशा के लिए तो अलहदा भी हो जाएगी। बेहतर तरीका यह है कि एक ही तलाक दे और उसमें इद्दत गुजर जाएगी, अब उसके बाद जो अलहदा है दूसरी जगह भी निकाह हो सकता है, इससे भी निकाह हो सकता है, ये उसका आसान तरीका है। अब एक आदमी ने तीन तलाकें इकट्ठी दी तो क्या ये तीन तलाकें वाकई होंगी कि नहीं वाकई होंगी? सबसे पहली चीज़ वो है कुरान मजीद, क्या ये कुरान की तरफ चलते हैं और ये आयत जो पढ़ी गई है इससे बात वाज़ेह हो रही है। इससे पहली आयत में है अत्तलाक़ु मर्रतान, ये बात कल के दर्स में गुजारिश की गई थी, फरमाया कि तलाक दो बार है, यानी वो तलाक जिसके बाद रुजू हो सकते हैं वो तलाक है जो दो दफ़ा दी थी, और मर्रतान फरमाया कि ये तलाक दो दफ़ा इकट्ठी नहीं दी गई, अगर वक्फे से दी गई है और दरमियान में सालों का वक्फा भी हो तो भी पहली तलाक शुमार होगी, कि उसने तलाक दी है तलाक देने के बाद कई साल बाद दूसरी तलाक दी तो अब उसकी ये दूसरी तलाक होगी, पहली तलाक नहीं होगी, क्योंकि पहली तलाक दी थी उसमें तो रुजू कर लिया, अब रुजू कर लिया वो तलाक बाकी रहेगी। तो हमें कि वक्फे के बाद भी तलाक दी जाएगी तो ये दूसरी तलाक शुमार होगी और दो तलाकों तक रुजू किया जा सकता है, अगर दो तलाकों से ज़्यादा तलाकों तो रुजू नहीं किया जा सकता। अब यहाँ अल्लाह ने मर्रतान का लफ्ज़ बयान फरमाया, यहाँ वक्फे का इशारा है, लेकिन अल्लाह ने जो तीसरी तलाक का जिक्र फरमाया इस आयत में जिसकी मैंने आपने तिलावत की है, फ़इन पस अगर तल्लक़हा उसने तलाक दे दी इसको, शोहर ने बीवी को तलाक दे दी, फ़ला तहिल्लु पस नहीं हलाल लहू उसके लिए कि वो बीवी उस मर्द के लिए हलाल नहीं रही, फ़ला तहिल्लु पस नहीं हलाल होगी लहू उसके लिए उस मर्द के लिए जिसने तलाक दी है, मीम बाद तलाक देने के बाद उसके हलाल नहीं होगी, हत्ता यहाँ तक के तंग की हाँ वो निकाह करे कौन औरत जौजन शोहर से गई रहो उसके सिवा किसी शोहर से निकाह करे, दूसरा निकाह करेगी दूसरे शोहर निकाह करेगी, अगर दूसरा शोहर उसको तलाक दे दे या उसकी वफात हो जाए फिर पहले शोहर से निकाह हो सकता है, इसके बगैर पहले शोहर से निकाह नहीं हो सकता। अब यहाँ जो बात काबिल हो रही कि अगर उसने वक्फे से तीन तलाक दी तो उस पर तो ये हुक्म लागू होगा, तो क्या अगर इकट्ठी तीन तलाकें दी हैं तो क्या फिर भी ये हुक्म वाकई होगा? अब इसमें एक बुनियादी बात तो है, अकली बात बदी ही बात है कि जब उसने तीन तलाक दी तो तीन के मानी तीन के होते हैं, तीन के मानी एक के तो नहीं होते। वो हजरात जो तीन के मानी एक के लेते हैं, इकट्ठी तीन देंगे तो एक होगी। मैं से एक सवाल करना चाहता हूँ अकली लिहाज से। मैं कहीं गया अरब इमारात में तो मुझे किसी ने कहा कि आपके इलाके के अंदर इस मसलक का मदरसा है, हाँ तो यह 3 लाख रुपए हैं, या आप उनको हमारी जरियातियाँ दे दें। अब उन्होंने 3 लाख इकट्ठे दिए हैं तो मैं वो 3 लाख लेकर आऊँ और उनको आके 1 लाख दे दूँ। वो कहें कि क्या वजह, 3 लाख दिए आप 1 लाख क्यों दे रहे हैं? मैंने कहा 3 लाख उसने इकट्ठे दिए थे इसलिए मैं आपको 1 लाख दे रहा हूँ, क्या वो 1 लाख कबूल करने के लिए तैयार हूँ? इसके मानी है कि बदीही बात है कि तीन के मानी तीन के होते हैं, चाहे इकट्ठे हों चाहे वक्फे वक्फे से हों, तीन के मानी तीन ही के होंगे। ये तो एक अकली बात है। अब यहाँ जो बात काबिले और है कि एक लफ्ज़ इस्तेमाल होता है सुम्मा, सुम्मा के मानी है कि वो काम जो वक्फे से हो, और एक लफ्ज़ इस्तेमाल होता है फा, तो फा के मानी है जो काम मुत्तसिल हो, मिला हो, जिसमें वक्फा ना हो। एक ही हदीस पाक के अंदर आता है कि इमाम के पीछे आप नमाज पढ़ रहे हैं, फ़ैज़ा कब्बर फकब्बिरु, कि जब इमाम तकबीर कहे आप आराम से बैठे रहें, और वक्फे के बाद तकबीर कहें नहीं, फकब्बिरु, तो इमाम ने तकबीर कही है आप फौरन उसके साथ तकबीर कहेंगे, तो यहाँ फा इस्तेमाल हुआ है मुत्तसिल काम के लिए। फिर इसके साथ यहाँ एक और बात भी काबिले गौर है कि फरमाया कि फ़ैज़ा राका फरकाओ, और जब इमाम रुकू करे तुम खड़े रहो, नहीं फरकाओ पस तुम भी फौरन रुकू करो, तो फा वहाँ इस्तेमाल होता है जहाँ काम मुत्तसिल किया जाए। और उसी में हदीस में अल्फाज भी आते हैं कि फ़ैज़ा कौरा इमाम, जब इमाम क़िराअत शुरू करे तो फिर क्या करो, पहले सूरह फातिहा पढ़ लो फिर खामोश होना, नहीं फा अनसितु, वहाँ भी फा है कि जैसे इमाम क़िराअत शुरू करे तुमने खामोशी इख्तियार करनी है, तो ये नहीं कि पहले सूरह फातिहा पढ़ लो फिर उसके बाद खामोशी इख्तियार करनी, तो फा वहाँ इस्तेमाल होता है जहाँ काम मुत्तसिल हो। तो यहाँ अल्लाह ताला ने फरमाया कि 2 तलाकों के बाद रुजू किया जा सकता है, लेकिन फ़ैन तल्ला कहा बस, अगर उसने तलाक दे दी उसको फा यानी फौरन, अगर तीसरी तलाक का जिक्र है क्योंकि हलाल नहीं होगी तो तीसरी तलाक के बाद हलाल नहीं होगी, तो इसलिए इसमें तो कोई इख्तिलाफ नहीं कि यहाँ मुराद तीसरी तलाक है। तो यहाँ तीसरी तलाक को अल्लाह ने बयान फरमाया किसके साथ, सुम्मा के साथ नहीं फा के साथ, कि अगर मुत्तसिल तीसरी तलाक दे दी तो उसकी वजह से वो बीवी उसके लिए हराम हो जाएगी। तो लिहाजा कुरानी मजीद से यह बात मालूम हो गई कि 3 तलाकें चाहे वक्फे से दी जाएँ या 3 तलाकें इकट्ठी दी जाएँ, तो लिहाजा 3 तलाकें ही वाक़ होंगी, अब बीवी से रुजू नहीं हो सकता, उसके लिए हलाला है। अब हलाले के मसाइल क्या हैं वो इसके बाद इंशाल्लाह बयान होंगे। तो बात इस वक्त है तलाक की, तो 3 तलाकें इकट्ठी दी हैं या 3 तलाकें वक्फे वगैरह दी हैं, दोनों सूरतों में बीवी हराम हो गई, अब उससे दोबारा निकाह भी नहीं हो सकता, उससे इद्दत के अंदर रुजू भी नहीं किया जा सकता। यह तो कुरान मजीद की बात है जो वाज़ेह हो गई। अब रही जहाँ तक हदीस पाक का मामला है, हदीस पाक का जो मामला है वो ये कि हज़रत रुकाना रज़ी अल्लाह अन्हु की रिवायत है जिसको इसमें पेश किया जाता है, उससे पहले बुखारी शरीफ के हवाले से एक बात अर्ज़ कर दूँ। एक सहाबी हैं हज़रत उवैमिर अजलानी रज़ी अल्लाह अन्हु, सहाबी हैसियत सहाबी थे, इन्होंने किसी वजह से अपनी बीवी को तलाक दी। नबी अलैहिस्सलाम ने, ये बुखारी शरीफ की हदीस है, नबी पाक सल्लम ने दोनों को बुलाया, नबी अलैहिस्सलाम इन दोनों के दरमियान सुलह कराना चाहते थे, तो नबी अलैहिस्सलाम ने उनकी बात सुनी। अभी नबी अलैहिस्सलाम ने फैसला नहीं फरमाया, हजरत फरमाना चाहते थे, तो उवैमिर अजलानी रज़ी अल्लाह अन्हु अपनी जगह से खड़े हो गए, फरमाया हजरत मैं जिस वजह से मैंने अलहदगी इख्तियार की है लिहाजा मैं उस वजह को मैं जानता हूँ, लिहाजा मैं इसको 3 तलाक देता हूँ। 3 गलत इस्तेमाल किए नबी, इस हदीस को इमाम बुखारी रहमतुल्लाह अलैह ने 3 तलाक के हवाले से उनवान से इस हदीस को पेश किया। जब उवैमिर अजलानी रज़ियल्लाहु अन्हु ने 3 तलाक दे दी, अब नबी अलैहिस्सलाम ने नहीं फरमाया कि ये 3 तलाकें एक हुई हैं लिहाजा तुम उससे रुजू कर लो, नहीं फरमाया, हजरत ने उसको نافذ فرماتے ہیں. تو اس سے معلوم ہوا کہ لفظ تین کے ساتھ اگر اکٹھی طلاقیں دی جائیں تو وہ واقع ہو جائیں گی. حضرت عبادہ بن سامت رضی اللہ عنہ نبی علیہ الصلوۃ والسلام خدمت عالیہ میں حاضر ہوئے اور آ کے یہ بات گزارش کی کہ حضرت میرے والد نے میری والدہ کو اپنی بیوی کو 1000 طلاقیں دی. اس نے کہا کہ میں تجھے 1000 طلاقیں دی. کیا ہوا؟ فرمایا کہ 1000 طلاق کہنے سے 3 طلاقیں واقع ہو گئیں, باقی جو 3 طلاقوں سے زیادہ دینے کا اختیار نہیں ہے, باقی جو الفاظ استعمال کیے ہیں وہ اللہ کے سامنے اس کا جواب دے ہے, اللہ کو جواب دینا پڑے گا. تو نبی علیہ السلام نے نہیں فرمایا کہ 1000 طلاقیں اکٹھی دے دی ہیں تو ایک ہی طلاق ہوئی ہے, یہ 3 طلاقیں نہیں ہوئی. فرمایا 3 تو نافذ ہو گئیں, باقی کا یہ جواب دے ہے, اس کے ذمے اس کا گناہ, مراد اس میں اس کا گناہ ہوگا. نبی علیہ السلام تشریف فرما تھے کہ کسی نے آ کے نبی علیہ الصلوۃ والسلام سے یہ بات عرض کی کہ حضرت فلاں آدمی نے اپنی بیوی کو 3 طلاقیں دے دی. نبی علیہ الصلوۃ والسلام غصے کی حالت میں اٹھ کھڑے ہوئے فرمایا کہ کیا ہے کہ ابھی میں تمہارے درمیان موجود ہوں اور تم قرآن کا مذاق اڑا رہے, یعنی قرآن میں جو طریقہ بتایا اس طریقے کی خلاف ورزی کر رہے ہو. اب اگر 3 طلاقیں ایک ہوتی تھیں, نبی علیہ السلام کو غصہ فرمانے کی کیا ضرورت تھی؟ تو کوئی حرج نہیں, ایک طلاق دی وہ بھی ایک ہے, 3 دی ہیں وہ بھی ایک ہے, تو اسے فرق کیا پڑا؟ نبی علیہ السلام کی اس کیفیت کو دیکھ کر صحابی رضی اللہ عنہ ایک کھڑے ہو گئے. حضرت نے فرمایا کہ حضرت مجھے اجازت دیں کہ جس نے آپ کا دل دکھایا ہے میں اس کی جا کے گردن اتاروں. تو میرے سامنے اس کی اجازت نہیں فرمائی, لیکن اس سے یہ بات واضح ہو گئی کہ اگر 3 طلاقیں ایک شمار ہونی تھیں تو نبی علیہ السلام کو غصہ فرمانے کی کیا ضرورت تھی؟ پھر اس کے بعد ان احادیث کے علاوہ اب جو احادیث وہ لوگ پیش کرتے ہیں کہ جو 3 طلاق کو ایک شمار کرتے ہیں, تو ان میں ایک حدیث ہے حضرت رکانہ رضی اللہ عنہ. رکانہ رضی اللہ عنہ کی وہ حدیث پیش کرتے ہیں کہ رکانہ رضی اللہ عنہ نے اپنی بیوی کو طلاق بتہ دی. جب طلاق بتہ دی نبی علیہ السلام نے فرمایا کہ جا تو رجوع کر لیں. اب طلاق بتہ کیا ہے؟ اب اگر یہ سمجھ لیا جائے تو مسئلہ پوری نواز ہوگا. طلاق بتہ یہ ہے کہ اس نے بیوی سے یہ نہیں کہا کہ میں نے اسے 3 طلاق دی, اس نے بیوی سے کہا کہ میں نے تجھے طلاق دی, طلاق دی, طلاق دی. طلاق کا لفظ 3 دفعہ استعمال کیا ہے, 3 کا لفظ استعمال نہیں کیا. طلاق کا لفظ 3 دفعہ استعمال ہوا ہے, 3 کا لفظ استعمال نہیں کیا. یہ بیوی سے نہیں کہا میں تجھے 3 طلاق دی, کہ جس نے کہا 3 طلاق دی اس کو تو نبی اسلام نے نافذ فرما دیا ہوا ہے میرا جلال یا جلال. رکانہ رضی اللہ عنہ نے بیوی سے نہیں کہا کہ میں نے 3 طلاق دی, بلکہ یہ فرمایا میں نے طلاق دی, طلاق دی, طلاق دی. اب رکانہ رضی اللہ عنہ تشریف لائے نبی علیہ السلام کے پاس. یہ حدیث ترمذی کے, ابو داؤد کے اندر ہے اور ترمذی کے اندر ہے مکمل حدیث. اور وہ لوگ جو اس حدیث کو اپنے مقصد کے لیے اختیار فرماتے ہیں وہ کیا کرتے ہیں؟ وہ مسلم احمد کے اندر مختصر حدیث ہیں اس کو بیان کرتے ہیں. اب ان سے سوال کیا جائے اگر کوئی حدیث ان کو مسلم احمد کی دکھائی جائے, وہ فوراً کہیں گے نہ یہ سیاستہ میں نہیں. اب جب سیاستہ میں نہیں ہے تو پھر آپ نے سیاستہ کی کتابوں میں ابو داؤد اور ترمذی کے اندر یہ حدیث پوری موجود ہے, تو اب یہاں سیاستہ میں رجوع کیوں نہیں کیا آپ؟ اب مسلم احمد کا حوالہ کیوں دے رہے ہیں؟ تو لہذا مسلم احمد میں یہ حدیث مختصر ہے اور ابو داؤد اور ترمذی کے اندر یہ حدیث واضح موجود ہے, تو ابو داؤد کے اندر پوری تفصیل موجود. یہاں ایک بات اور بھی گزارش کرتا چلوں, میں نے ابھی ایک بات گزارش کی کہ نبی علیہ السلام کو اس بات کی خبر پہنچی کہ ایک آدمی نے اپنی بیوی کو اکٹھی 3 طلاقیں دی ہیں. نبی علیہ السلام غصے کی حالت میں کھڑے ہو گئے. تو ہونا کیا چاہیے؟ میں حدیث پہ عمل کا دعویٰ رکھتا ہوں, مجھے کیا کرنا چاہیے؟ یہ کرنا چاہیے کہ ایک آدمی جس نے بیوی کو اکٹھی 3 طلاقیں دی, وہ مختلف مدارس کے اندر گیا, مدارس میں گیا تو مفتیان گرامی نے فتویٰ دیا کہ طلاق واقع ہو گئی, اب رجوع نہیں ہو سکتا. اب وہ آ گیا اس مدرسے میں کہ جن کا دعویٰ ہے کہ ہم حدیث پہ عمل کرتے ہیں. جب اس مدرسے میں آیا تو اس نے آ کے واقعہ بیان کیا, تو انہوں نے کہا ان کو کیا کرنا چاہیے, حدیث پہ عمل کیسے کرنا چاہیے؟ کہ نبی علیہ السلام نے جب یہ بات سنی کہ اس آدمی نے اکٹھی 3 طلاقیں دی ہیں, حضرت غصے سے کھڑے ہو گئے, جس پہ ایک صحابی رضی اللہ عنہ کہا کہ حضرت آپ مجھے اجازت دیں میں اس کی جا کے گردن اڑا دوں جس نے آپ کو تکلیف پہنچائی ہے. تو معلوم ہوا کہ تین طلاقیں اکٹھی دینا یہ نبی علیہ السلام کو تکلیف پہنچانا ہے. اب جب آدمی اس مدرسے میں آیا جن کا دعویٰ ہے کہ ہم حدیث پر عمل کرتے ہیں, تو اس نے آ کے کہا کہ میں نے بیوی کو تین طلاقیں دیں, ان کو کیا کرنا چاہیے حدیث پر عمل کرنے والوں کو؟ اس کی پکڑ کے پٹائی کرنی چاہیے کہ تو نے نبی علیہ السلام کا دل دکھانے والا عمل کیا ہے حدیث کے لحاظ سے. لیکن نہیں, ہم کہتے ہیں بس تو صحیح جگہ پہ آ گیا, تجھے کوئی تکلیف نہیں ہوگی, تیرے لیے کوئی سزا نہیں, جا تو جا کے تین طلاقیں ایک ہوئی ہیں جا کے رجوع کر لے. تو کیا یہ حدیث پہ عمل ہے؟ یہ حدیث کی واضح خلاف ورزی. سوچنا تو یہ چاہیے کہ ادھر دعویٰ ہے کہ ہم حدیث پہ عمل کرتے ہیں اور نبی علیہ السلام کے دل دکھانے والی بات کی ہم حوصلہ افزائی کر رہے ہیں اور اس کے لیے سزا کوئی نہیں اور اس کے لیے جا تو جا کے رجوع کر لے, تو کیا یہ بات مناسب ہے؟ یہ سوچنے کی بات ہے. اب وہ حضرات جو حدیث پیش کرتے ہیں, تو میں عرض کر رہا تھا کہ رکانہ رضی اللہ عنہ کی حدیث ہے جو مسلم احمد سے پیش کرتے ہیں, تو ابو داؤد میں یہ حدیث موجود ہے, اس کی وضاحت موجود ہے. وہ کیا ہے کہ حضرت رکانہ رضی اللہ عنہ نے اپنی بیوی کو طلاق بدتا دی تھی, یعنی لفظ تین کا استعمال نہیں کیا تھا, طلاق طلاق طلاق کا استعمال کیا تھا. نبی علیہ السلام نے پوچھا کہ تیری نیت کیا تھی؟ اب یہاں دو احتمال ہو سکتے ہیں. اس نے لفظ طلاق کہا کہ میں نے تجھے طلاق دی, پھر کہا کہ میں نے تجھے طلاق دی, پھر کہا تجھے طلاق دی. اس میں دو احتمال ہو سکتے ہیں. ہو سکتا ہے کہ ایک طلاق کی نیت کی ہو اور اس کو سنانے کے لیے اس نے دوسری بار کہا ہو, تیسری بار کہا ہو, اس کا احتمال موجود ہے. اور دوسری طرح یہ ہو سکتی ہے کہ اس کا ارادہ ہی تین طلاق کا, اسے اس نے تین دفعہ لفظ استعمال کیا ہے. تو دو احتمال ہو سکتے ہیں. تو نبی علیہ الصلوۃ والسلام نے اس سے پوچھا کہ تیری نیت کیا تھی؟ انہوں نے کہا کہ حضرت میری نیت ایک طلاق کی تھی. نبی علیہ السلام نے فرمایا کہ قسم کھا کے مجھے بتا کہ تیری نیت ایک طلاق کی تھی. وہاں الفاظ ہیں حدیث پاک کے اندر, واللہ ما اردت الا واحدہ, کہ حضرت میں اللہ کی قسم کھا کے کہتا ہوں کہ میرا ارادہ صرف ایک طلاق کا تھا. اب معلوم ہوا کہ انہوں نے جو دوسری تیسری بار کہا ہے وہ سنانے کے لیے کہا ہے, مگر نہ ان کا ارادہ ایک طلاق کا تھا. نبی علیہ السلام نے فرمایا کہ دوسری بار قسم کھا, تو مطلب کہ دو بار قسم لی دو گواہوں کی جگہ پر. تو انہوں نے پھر یہی قسم کھائی کہ واللہ ما اردت الا واحدہ, اللہ کی قسم میرا ارادہ ایک طلاق کا تھا. اب نے فرمایا کہ جا کے رجوع کر لے. اب سوال یہ ہے کہ اگر تین طلاقیں ایک ہوتی تھیں تو حضرت کو قسم لینے کی کیا ضرورت تھی؟ کہ لہٰذا جب تین طلاق ایک طلاق دی اور تین طلاق دی دونوں کی حیثیت ایک جیسی ہے, حضرت ان سے قسم کیوں لی؟ نبی اسلام وہ فرما دیتے کہ جا تو رجوع کر لے. فرمایا کہ نہیں, قسم کھا کے بتا کہ تیری نیت کیا تھی. اب انہوں نے جب قسم کھائی, انہوں نے فرمایا دو دفعہ قسم کھائی, فرمایا کہ جا کے رجوع کر لے, رجوع کر لے. تو اس سے معلوم ہوا کہ یہ حدیث تین طلاق ایک ہونے کی دلیل نہیں, بلکہ یہ حدیث تین طلاق تین ہونے کی دلیل ہے. کہ نبی اسلام کا سوال اور قسم لینا اس بات کو ظاہر کر رہا ہے. تو وہ حضرات جو تین طلاق کو ایک کہتے ہیں, ان کی دوسری دلیل یہ ہے کہ مسلم شریف کے اندر حضرت عبداللہ بن عباس رضی اللہ عنہ کی روایت ہے, فرمایا کہ نبی علیہ السلام کے دور میں تین طلاقیں ایک تھیں, ابو بکر صدیق کے دور میں تین طلاقیں ایک تھیں, اور حضرت عمر رضی اللہ عنہ کے ابتدائی دو سالوں میں تین طلاقیں ایک تھیں. عمر رضی اللہ عنہ نے دو سال کے بعد تین طلاقوں کو تین فرما دیا, یہ کہہ کر کہ لوگ جلد بازی کرنے لگے ہیں, اس لیے میں نے اس کو نافذ کر دیا. اب اس حدیث کو سامنے رکھیں گے تو اس حوالے سے بھی بات واضح ہوگی, اس کا راوی کون ہے؟ حضرت عبداللہ بن عباس رضی اللہ عنہ اس کے راوی. اور اس حدیث کو پیش کیا جا رہا ہے اس دلیل کے طور پر کہ دیکھیں, نبی علیہ السلام کے زمانے میں تین طلاق ایک شمار ہوتی تھی, ابو بکر کے دور میں تین طلاق ایک شمار ہوتی تھی, عمر رضی اللہ عنہ نے تبدیلی پیدا فرما دی. اب تبدیلی پیدا یوں فرما دی کہ حضرت فرمایا کہ لوگ جلد بازی کرنے لگے ہیں, تو اس لیے میں نے اس کا اطلاق کر دیا. میرا ایک سوال ہے کہ نبی علیہ السلام کے دور میں اکٹھی تین طلاقیں دے رہے تھے, جو مفہوم آپ بیان کرتے ہیں اس کے لحاظ نبی علیہ السلام اکٹھی تین طلاقیں دے رہے تھے, ابو بکر کے دور میں اکٹھی تین طلاقیں دے رہے تھے, عمر رضی اللہ عنہ کے دور میں اکٹھی تین طلاقیں دے رہے تھے, دو سال کے بعد کون سی جلد بازی تھی جس کی وجہ سے عمر رضی اللہ عنہ نے اس کو نافذ کیا؟ تین طلاقیں اکٹھی دینا جلد بازی ہے نا, یہ جلد بازی تو پہلے چلی آ رہی تھی, عمر رضی اللہ عنہ نے یہ کیوں فرمایا؟ क्योंकि लोग जल्दबाजी करने लगे हैं इस मामले में, इसलिए मैंने इसका निफास कर नाफिज कर दिया है। तो इसके मानी ये है कि कोई ऐसी जल्दबाजी है जो उससे पहले नहीं थी। तो अगर तीन तलाकें इकट्ठी दे रहे थे तो जल्दबाजी, तो तीन तलाकें इकट्ठी देना जल्दबाजी तो है, तो कौन सी जल्दबाजी पैदा हुई? वो जल्दबाजी जो है वो ये पैदा हुई है कि एक है वो औरत जिसके साथ निकाह हुआ है, रुखसती नहीं हुई। एक औरत वो है जिसके साथ निकाह के साथ रुखसती भी हो गई है। अब जिसका निकाह हुआ है, रुखसती नहीं हुई, उसके लिए इद्दत नहीं है। शोहर बीवी के बारे में कह दे मैंने जो तलाक दी, अब इसके लिए इद्दत भी नहीं है, तीन दफ़ा कहने की जरूरत भी नहीं है। एक दफ़ा कहने से वो अलहदा हो गई और उसी लम्हे में दूसरी जगह उसका निकाह हो सकता है। और यहाँ ये कि इस शोहर से भी निकाह हो सकता है जिसने तलाक दी है, तो उसके लिए एक तलाक काफ़ी है। अलहदगी हो गई, उस शोहर से दोबारा निकाह हो सकता है, उसी लम्हे में दूसरे से भी निकाह हो सकते हैं। अब लोगों ने जल्दबाजी यह की थी कि जब वो अपनी मनकूहा को जिससे निकाह हुआ रुखसती नहीं हुई थी उसको भी तीन तलाक देने लगे थे, उसको भी तीन तलाक दे, तो उमर रज़ी अल्लाह अन्हु ने इसको नाफिज फरमा दिया। क्या कि नाफिज फरमा दिया कि इससे निकाह नहीं हो सकता, तो इसने तीन कलाम इस्तेमाल किया है, इस वजह से इससे निकाह नहीं हो सकता, दूसरी जगह उससे निकाह हो सकता है। असर ने इसको नाफिज फरमाया कि जल्दबाजी करने लगे हैं कि जल्दबाजी करने जो मनकूहा औरत है जिसे रुखसती नहीं हुई उसके लिए तो एक तलाक काफ़ी है। तो यहाँ जल्दबाजी करके जज्बात में आके जो तीन तलाक कह दी, तो अब इसका निफाज इस पर भी वही होगा जैसा कि उसमें निफाज हुआ। एक बात, दूसरी बात जो काबिल गौर है कि उमर रज़ी अल्लाह अन्हु ने ऐसा क्यों किया, कि मैंने अभी यह बात गुजारिश की है कि उमर रज़ी अल्लाह अन्हु से पहले नबी अस्सलाम ने खुद तीन का लफ्ज़ जहाँ इस्तेमाल हुआ है उसको तीन शुमार किया है, जहाँ तलाक दी तलाक दी तलाक दी है तो हज़रत ने वहाँ नियत पूछी है। हज़रत उमर रज़ी अल्लाह अन्हु ने अपने दौर में जो हुक्म नाफिज फरमाया, हज़रत का हुक्म यह था कि हम नियत नहीं पूछेंगे, कि जिसने तलाक तीन तलाक का कहा वो तो तीन हो गई, लेकिन जिसने तलाक तलाक तलाक कहा हम भी उसको तीन शुमार करेंगे, जितने अल्फाज अदा करेगा उतने शुमार करेंगे, हम नियत नहीं पूछेंगे। क्यों नियत इसलिए नहीं पूछेंगे कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के सामने अव्वल तो कोई झूठ नहीं बोल सकता था, अगर झूठ बोलता भी तो अल्लाह हराम कारी ना होने देते, वही नाजिल हो जाती, लिहाजा हम पे वही नाजिल नहीं होती। तो इसलिए हमें नहीं मालूम कि ये सच कह रहा है झूठ कह रहा है, हम शरीयत जाहिर का नाम है, तो इसलिए जो तीन दफ़ा तलाक लफ्ज़ इस्तेमाल करेगा हम जाहिर शरीयत के एतबार से उसको तीन ही शुमार करेंगे। उमर रज़ी अल्लाह अन्हु ने यह हुक्म दिया। अब इसके साथ मेरा एक सवाल है कि ये बात कही जाती है कि नबी अलैहिस्सलाम के इरशाद गिरामी है कि फ़अलैकुम बिसुन्नती व सुन्नतिल खुलफाई राशिदीन अल महदीयीन, कि तुम पर लाजिम है कि मेरी सुन्नत में अमल करो और मेरे खलफाए राशिदीन रज़ी अल्लाह अन्हु की सुन्नत में अमल करो। तो हज़रत उमर रज़ी अल्लाह अन्हु का जो जो हुक्म है तीन तलाक का तीन होना, ये सुन्नत नहीं। हज़रत उमर रज़ी अल्लाह अन्हु ने सियासी ये हुक्म नाफिज फरमाया है, ये सियासी हुक्म है, ये शरी हुक्म नहीं। अब मैं एक सवाल अर्ज करना चाहता हूँ, कुरान कहता है, कुरान मजीद में अल्लाह ताला ने यह बात फरमाई कि नबी अलैहिस्सलाम ने सिर्फ इतनी बात फरमाई थी कि मैं ये शहद का इस्तेमाल नहीं करूँगा, तो अल्लाह ताला ने मैं या युहन नबी रिमा तो हरिमु माहम, आप कैसे उस चीज़ को हराम करते हैं जिसको अल्लाह ने आपके लिए हलाल किया है। तो मालूम हुआ कि हराम को हलाल करना और हलाल को हराम करने का इख्तियार अल्लाह के नबी को हासिल नहीं, कि जिस चीज़ को अल्लाह ने हराम किया है अल्लाह के नबी उसको हलाल नहीं कर सकते, और जिस चीज़ को अल्लाह ने हलाल किया है अल्लाह के नबी अलैहिस्सलाम उसको हराम नहीं कर सकते। तो हलाल और हराम का इख्तियार किसको है? अल्लाह को है। अगर कोई इंसान हलाल और हराम का फैसला करता है तो वो ईमान से खारिज है, कि हलाल को हराम कर दे हराम को हलाल कर दे वो ईमान से खारिज है। और जो हलाल को हराम हराम को हलाल करने वाले का हुक्म मान ले वो मुशरिक है, कि ये इख्तियार अल्लाह को है। तो अल्लाह का काम उसने मखलूक में मान लिया तो वो मुशरिक है। अगर ये बात जहन में आ गई तो अब मसला बिल्कुल वाज़ेह हो गया कि हज़रत उमर रज़ी अल्लाह अन्हु ने जब ये फरमाया कि तीन तलाक़ें तीन शुमार होंगी तो उन्होंने हलाल को हराम कर दिया। इसलिए अगर उसको एक तलाक शुमार किया जाए तो बीवी हलाल है कि उससे रुजू हो सकता है, عدت کے بعد دوبارہ نکاح ہو سکتا ہے, لیکن حضرت فرما رہے ہیں کہ نہیں, رجوع نہیں ہو سکتا. جب اس نے تین کا لفظ استعمال کر لیا, اب رجوع نہیں ہو سکتا, بیوی اس پہ حرام ہو گئی. تو انہوں نے حلال کو حرام کر دیا. جب انہوں نے حلال کو حرام کر دیا, نعوذ باللہ من ذالک, وہ ایمان پہ رہے. پھر حضرات صحابہ کرام رحم نے کسی اعتراض اور احتجاج کے بغیر عمر رضی اللہ عنہ کے اس فیصلے کو قبول کر لیا, تو کیا وہ شرک سے بچے؟ اب یہ صحابہ کرام رضی اللہ عنہم اور عمر رضی اللہ عنہ کا جو ایمان ہے یہ قطعی خبر کے لحاظ سے ہے, تو اس کا انکار تو کفر ہے. اگر اس حدیث کو میں اس مفہوم میں مانتا ہوں کہ عمر رضی اللہ عنہ نے تبدیلی کی ہے, حلال کو حرام کیا ہے, تو تین طلاق کو تین کرنا یہ ان کا ذاتی فعل ہے یا سیاسی فعل ہے, نعوذ باللہ من ذالک, تو ان کے ایمان کا انکار کرنا پڑے گا, جبکہ ان کا ایمان قطعی ہے اور قطعی کا انکار کفر ہے. پھر آپ دیکھیں کہ صحابہ کرام نے حضرت کی بات کو کیسے قبول کیا. حضرت عمر رضی اللہ عنہ تشریف لائے ہیں جمعہ کی نماز کے لیے. اس سے پہلے حضرت نے ایک حکم جاری کیا, حکم جاری کیا کہ لوگ مالی کشادگی کی وجہ سے بڑے بڑے مہر مقرر کرنے لگے ہیں. حضرت نے یہ فرما دیا کہ جو مہر ہے اس کی حد مقرر کر دی, کہ اس مہر سے زیادہ مہر دینے کی اجازت نہیں. حضرت عمر رضی اللہ عنہ ایسے ہی جمعے کی نماز کے لیے تشریف لائے. جب یہ تشریف لائے حضرت عمر رضی اللہ عنہ, تو ایک خاتون سامنے دروازے پہ ظاہر ہوئی اور اس نے آ کے کہا کہ عمر, تجھے یہ اختیار کب سے حاصل ہو گیا کہ جس چیز کو اللہ نے ممنوع قرار نہیں دیا آپ نے اس کو ممنوع قرار دے دیا, کہ آپ نے مہر کی حد مقرر کر دی, جبکہ قرآن مجید میں اللہ فرماتا ہے کہ جس نے اپنی بیوی کو ڈھیر مہر دیا ہے وہ بھی اس سے واپس نہ لے. تو اگر ڈھیر مہر دینا جائز نہ ہوتا تو اللہ یہ بات قرآن میں کیوں فرماتے؟ عمر رضی اللہ عنہ اس پہ رو پڑے. فرمایا کہ اے اللہ, کہ یہ تیری بے نیازی کہ نبی علیہ السلام کی امت کی عورتیں بھی عمر سے زیادہ قرآن کو جانتی ہیں. فرمایا کہ میں اپنی غلطی کا اعتراف کرتا ہوں, میں حکم دے رہا ہوں کہ جو حکم میں نے جاری کیا تھا اس حکم کو منسوخ سمجھا جائے. تو ایک عورت نے آ کے اس پہ اعتراض کیا اور حضرت نے فوراً اس پہ رجوع فرما لیا. تو یہ کتنا روب تھا عمر رضی اللہ عنہ کے, صحابہ کرام میں کسی نے بھی یہاں احتجاج نہیں کیا کہ حضرت آپ جو تین طلاق کو تین فرما رہے ہیں یہ تو ناجائز ہے, تو لہذا یہ کیسے ہو سکتا ہے؟ تو نبی علیہ السلام تو تین طلاق کو ایک شمار کرتے تھے. ایک صحابی رضی اللہ عنہ نے بھی اس پہ احتجاج نہیں کیا. معلوم ہوا کہ اس پہ اجماع امت ہے. جب اس پہ اجماع امت ہے تو اس کی خلاف ورزی کرنا جائز نہیں. اور ایک بات اور بھی ذہن نشین فرما لیجیے کہ جس کام پہ, جس بات پہ, جس حکم پہ صحابہ کرام متفق ہو جائیں, بعد کے تابعین کے دور سے قیامت تک کے تمام علماء بھی اس کی مخالفت کرنے والے ہوں, لیکن اس کے اجماع کو نہیں توڑا جا سکتا, وہ حتمی اور قطعی ہوگا اور اس کو انکار نہیں کیا جا سکتا. پھر یہ اسی حدیث میں عبداللہ بن عباس کی روایت کے اندر کہ عبداللہ بن عباس رضی اللہ عنہ اس حدیث کے راوی ہیں, انہوں نے اس حدیث کا مفہوم کیا سمجھا ہے, صرف اس کی مثال بیان کر دیتا ہوں. ایک آدمی عبداللہ بن عباس کے پاس آیا, اس نے آ کے کہا کہ حضرت میں نے اپنی بیوی سے کہا ہے کہ اس رمضان المبارک میں تجھے تین طلاقیں ہو جائیں گی. اب رمضان المبارک کو کچھ مہینے رہتے ہیں, اب میں بات تو جذبات میں کہہ بیٹھا ہوں, کوئی مجھے راستہ بتائیں کہ میں اس سے نجات حاصل کروں. حضرت فرمایا کہ اس کا راستہ یہ ہے کہ حضرت نے ہیلا فرمایا, ہیلا سمجھایا, فرمایا کہ تو جا اور ابھی بیوی کو طلاق دے دے, ایک طلاق دے دے. بیوی کو طلاق دے دے گا, عدت اس کی رمضان سے پہلے مکمل ہو جائے گی. عدت مکمل ہو گئی تو تیرے نکاح سے نکل گئے. اب رمضان مبارک آئے گا تو اس میں نکاح نہ کرنا. اب جب رمضان مبارک آئے گا نہ گزر جائے گا پھر اس سے نکاح کر لینا, کیونکہ رمضان مبارک جب آئے گا وہ تیری بیوی نہیں ہوگی, اس لیے تیری بات کا اس پہ اطلاق نہیں ہوگا. حضرت عبداللہ بن عباس نے کیا چاہیے تھا, حضرت فرما دیتے, پریشان ہونے کی کیا ضرورت ہے کہ یہ تین طلاقیں ایک ہی ہوں گی تو اس کے بعد رجوع کر لینا. نہیں, حضرت فرما رہے ہیں کہ اب ایک طلاق دے دے تاکہ عدت اس کی رمضان سے پہلے گزر جائے اور رمضان میں تیری بیوی نہیں ہوگی, جب نہیں ہوگی تو یہ شرط اس پہ لاگو نہیں ہوگی, جب شرط لاگو نہیں ہوگی تو رمضان گزرنے کے بعد پھر تم اس سے نکاح. फरमा लेना था। अगर तीन तलाकें इस हदीस के मुताबिक जिसकी रिवायत इब्ने अब्बास फरमा रहे हैं, अगर इसका मफहूम यह होता तो सहाबी रज़ियल्लाहु अन्हु को तो ज़्यादा इसका मफहूम मालूम होता, लिहाजा उन्होंने ये मफहूम नहीं लिया जो मफहूम आज के हजरात ले रहे हैं। दूसरी मिसाल यह भी हदीस के अंदर मौजूद है, जब अब्बास रज़ियल्लाहु अन्हु तशरीफ़ फरमाते हैं, उनके शागिर्द हज़रत मुजाहिद ताबी रहमतुल्लाह अलैह फरमाते हैं कि मैं भी वहाँ मौजूद था, एक आदमी आया, उसने आके कहा कि हज़रत मैं जज्बात में आके मैंने अपनी बीवी को तीन तलाकें दे दी हैं, अब कोई रास्ता निकालें। हज़रत अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु ने सर झुकाया तो हज़रत मुजाहिद फरमाते हैं कि हम यह समझे कि उमर हज़रत अब्दुल्लाह बिन अब्बास कोई रास्ता निकाल रहे हैं कि इसके लिए कोई रास्ता निकले। जैसे पहले कहीला मैंने अर्ज़ किया कि उन्होंने हीला फरमाया, रास्ता निकाला, अब यहाँ कोई रास्ता निकाल रहे हैं। थोड़ी देर बाद अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु ने सर अपना ऊंचा किया, फरमाया वमन यत्तकिल्लाह यजअल लहु मखरजा, कुरान की अल्फाज हैं सूरह तलाक के, फरमाया वमन यत्तकिल्लाह यजअल लहु मखरजा। अल्लाह ने कुरान मजीद में यह बात फरमा दी कि जो अल्लाह का डर इख्तियार करे अल्लाह निकलने का रास्ता उसके लिए रखता है। तीन तलाक इकट्ठी देना ये अल्लाह के खौफ का इनकार है। तूने अल्लाह का डर इख्तियार नहीं किया कि तूने तीन तलाक इकट्ठी दे दी, अल्लाह ने तेरे लिए कोई रास्ता नहीं रखा, अब इसके लिए रुजू नहीं हो सकता। तो ये हदीस जिसको आप बुनियाद बना रहे हैं उसका रावी उस बात को तस्लीम नहीं कर रहा, वो मफहूम नहीं ले रहा जो मफहूम आप ले रहे हैं। तो सहाबी रज़ियल्लाहु अन्हु जो बरह रास मुशाहिदा करने वाले हैं वो ज़्यादा जानते थे या आप ज़्यादा जानते हैं, तो लिहाजा इस हदीस को पेश करना ये भी मुनासिबत नहीं है। इससे भी ये बात साबित नहीं होती कि ये तीन तलाक का इकट्ठा दिया जाना या तीन तलाक ही वाकई होगी और इससे ये बीवी हराम होगी और उससे दोबारा निकाह भी नहीं हो सकता, उससे रुजू भी नहीं हो सकता। तो दोबारा निकाह का न होना कुरान मजीद में यहाँ अल्लाह ताला ने बयान फरमा दिया। फिर यहाँ एक मुख्तसर बात अर्ज कर दूँ, बाकी बातें इंशाअल्लाह कल होंगी कि नबी अलैहिस्सलाम के दौर से लेकर सहाबा किराम के ज़माने से लेकर सातवीं सदी हिजरी तक, जिसको जहन में रखना, सातवीं सदी हिजरी तक तीन तलाकें इकट्ठी दी जाए, उनका तीन होना, इसमें कोई इख्तिलाफ नहीं, किसी इमाम में इख्तिलाफ नहीं। चारों इमाम रहमतुल्लाह अलैह इस बात पर मुत्तफिक हैं और दीगर फुकहा जितने थे मुत्तफिक थे, सात हिजरी तक किसी ने इससे इख्तिलाफ नहीं किया। सबसे पहले जो इख्तिलाफ किया है वो इब्ने तैमिया रहमतुल्लाह अलैह ने किया है, उनके तीन चार इख्तिलाफ और भी हैं जो इख्तियार नहीं किए गए, मुनासिब नहीं समझे गए। मसलन वह ये कहते हैं कि नबी अलैहिस्सलाम के रोज़े अक़दस की नियत से सफ़र करना जायज़ नहीं, जबकि ये तमाम आइम्मा इकराम के नज़दीक जो है वो जायज़ है, तो उनकी इस बात को कबूल नहीं किया गया। तो ऐसे इब्ने तैमिया रहमतुल्लाह अलैह की और बातें भी हैं चंद कि जो जिसमें उनका तफल्लुज है कबूल नहीं किया। उसमें एक बात यह भी है कि तीन तलाकें जो इकट्ठी दी जाएँ वो तीन नहीं वो एक शुमार होंगी, तो इब्ने तैमिया रहमतुल्लाह अलैह का यह फतवा है। उनका इंतकाल हुआ है 728 हिजरी में, तो 728 हिजरी में है। अगर उन्होंने वफात से 28 साल पहले भी फतवा दिया हो तो अभी सातवीं हिजरी बनती है, तो उनका इंतकाल 8वीं हिजरी में हुआ, तो यह फतवा 7वीं-8वीं सदी हिजरी का है, 7वीं-8वीं सदी हिजरी का फतवा है। तो इससे मालूम हुआ कि 700 साल तक उम्मत के अंदर कोई इख्तिलाफ नहीं। तो अफजल कौन है? फरमाया कि मेरे ज़माने के यानी सहाबा किराम रज़ियल्लाहु अन्हुम सबसे अफजल हैं, उनके बाद ताबीन, उनके बाद तबा ताबीन। तो इसके मानी हैं सहाबा किराम रज़ियल्लाहु अन्हुम ताबीन तबा ताबीन जो खैरुल कुरून हैं, उनका इत्तिफाक है कि तीन तलाकें इकट्ठी भी दी जाएँ तो तीन ही वाक़ होंगी। चारों इमामों का इत्तिफाक है, किसी मुहद्दिस का फ़कीह का इख्तिलाफ नहीं। इमाम बुखारी हों दीगर मुहद्दिसीन हों इन तमाम मुहद्दिसीन का भी इसी पर इत्तिफाक है, इसमें कोई इख्तिलाफ नहीं। तो 7वीं-8वीं सदी हिजरी में इब्ने तैमिया रहमतुल्लाह अलैह पहले आदमी इख्तिलाफ किया। इब्ने तैमिया रहमतुल्लाह अलैह के शागिर्दों में उनके सब एक शागिर्द हैं इब्ने कय्यिम, जिसने अपने रहमतुल्लाह अलैह जिन्हें अपने उस्ताद की बात से इत्तिफाक किया है। बाकी जितने शागिर्द उनके हैं उन्होंने अपने उस्ताद की बात से इख्तिलाफ किया है कि हमारे उस्ताद को यहाँ मुहर्रा हुआ है और ये तीन तलाक तीन ही शुमार होंगे। यह सिलसिला फिर चलता रहा कि तीन तलाक तीन ही शुमार होंगी 8वीं सदी हिजरी से लेकर 13वीं सदी हिजरी तक, उम्मत के अंदर कहीं कोई इख्तिलाफ नहीं हुआ। 13वीं सदी हिजरी में जब ये मसलक जो अपने आप को हदीस पर अमल करने वाला मसलक कहलाता है, सर सैयद अहमद खान जो सबसे पहला इस बड़े अजीम पाक हिंद के अंदर गैर मुकल्लिद है, उसने ये शोशा पैदा किया, ये शोशा किया कि लाख तीन तलाक जो है ये वाकई एक होंगी। तो उसके बाद से ये सिलसिला जो है वो शुरू हुआ है। अंदाजा फरमाएं कि 13 सदी हिजरी तक जो उलमा का इतफाक है वो हुज्जत होगा, या 13 सदी हिजरी के बाद के लोगों का जो है वो फैसला, ये इश्तिहादी मसला नहीं। तो ये तो कतई मसला है, नस है जिसके बारे में चली आ रही है। कुरान से भी यही साबित है कि तीन तलाक तीन ही होंगी, हदीस से भी यही साबित है कि तीन तलाक तीन ही होंगी, और इजमाए उम्मत से भी यही साबित है कि तीन तलाक तीन ही होंगी। अब अगर कोई ये फतवा देता है कि तीन तलाक नहीं एक तलाक है, तो जाकर रुजू कर ले, तो ये बात जहन में रहे। तो ये क्यों है कि इसलिए है कि जब वो कहते हैं कि तीन तलाक एक होती है, तो आदमी हर तरफ से मायूस होकर जब आता है तो अब वो क्या करेगा, इसी मसलक का सहारा लेगा। तो ये मसलक बढ़ाने का एक तरीका है। कई हजरात ऐसे हैं कि जो इस मसलक में किस वजह से हैं, इसी गलती की वजह से हैं कि तीन तलाक दे बैठे, अब उनको रास्ता कोई नहीं मिला, उसके लिए वो यहाँ आए। तो इस सिलसिले में जो आखिरी बात है, बाकी बातें तो इंशाल्लाह कल होंगी। एक साहब तशरीफ लाए, टाइम लिया कि ये मुलाकात करनी है, तो तशरीफ लाए तो दो आदमी उनके साथ थे। तो उन्होंने तारुफ कराया कि हज़रत ये मेरे बिरादरी के बड़े हैं, हॉलैंड में रहती हैं, तो ये आए हुए हैं अभी उमरा करके यहाँ पहुँचे हैं, तो यहाँ से होकर इन्होंने वापस जाना है। मेरा मसला ये है कि मैंने अपनी बीवी को तीन तलाकें दी हैं और मैं उस पर मुतमिन हूँ। जिस वजह से मैंने तलाक दी है मैं जानता हूँ, मैं मुतमिन हूँ और मैं उससे रुजू नहीं करना चाहता। अब मेरी बिरादरी का दबाव है कि तुम उसके साथ रुजू कर लो। तो मैंने कहा तीन तलाकें तीन हो गई हैं, मैं रुजू नहीं करता। तो ये मेरे बिरादरी के बड़े हैं, इन्होंने मुझ पर इसरार किया और मुझे दबाव डाला। तो मैंने एक शर्त रखी कि मैंने आपका नाम लिया तो उधर चलते हैं, अगर आप उनको मुतमिन कर दें चलो मैं आपकी बात मान लूँगा। मैंने भी नहीं पूछा कि वजह क्या है, कि पूछना किसी का ऐब मालूम करना या अपना मिजाज नहीं। लिहाजा जो साहब थे हॉलैंड वाले, तो मैंने उनसे बुजुर्ग, मैंने उनसे पूछा, मैंने कहा हज़रत आप, उन्होंने एक इतनी मोटी किताब मेरे हाथ में पकड़वाई। फरमाया कि ये देखें जी, तीन तलाक एक होती है, ये बड़े मुसन्निफ ने जो है वो लिखी है। मैंने कहा हज़रत पूरी किताब पढ़ने का ना वक्त है ना देखा जा सकता है, आपने किताब पढ़ी है कहाँ। मैंने कहा इनमें जो सबसे ज़्यादा वजनी दलील हो वह मुझे पढ़ के सुना दी। उन्होंने किताब खोली, फरमाया कि हाँ मौलाना अब्दुल हई फरंगी महल वाले हनफी आलिम हैं, उनका यह फतवा है। उनका फतवा यह है कि अगर मियाँ बीवी में जोड़ शाफी मसलक के लिहाज से पैदा हो सकता हो तो हनफी मुफ्ती को चाहिए कि हनफी मसलक को छोड़कर शाफी मसलक के मुताबिक फतवा देकर उनके दरमियान जोड़ पैदा कर दें। ठीक है, मैंने कहा कि अगर शाफी मसलक के अंदर जोड़ बनता हो तो उसको जोड़ इख्तियार किया जाए, यही है इसका नतीजा। कहने लगे जी हाँ, कि शाफी मसलक में, क्योंकि शाफी मसले में रुजू हो सकता है तो इसलिए शाफी में मुताबिक जो है वो रुजू करने की इजाज़त दे दीजिए। मैंने कहा हज़रत अल्लाह ताला हमारे हाल पर रहम फरमाए, इस किताब वाले ने शाफी मसलक का हवाला क्यों दिया। मौलाना अब्दुल हई फरंगी महल रहमतुल्लाह ने ये बात नहीं कही कि जिसने तीन तलाक दी हो शाफी मसलक के मुताबिक तीन तलाक वाले रुजू हो सकते हैं, नहीं। उन्होंने सिर्फ एक बात बयान फरमाई कि अगर मियाँ बीवी के दरमियान तलाक हो जाए और शाफी मसलक के लिहाज से अगर जोड़ की सूरत पैदा हो सकती है तो हनफी मुफ्ती को चाहिए कि हनफी मसलक की बजाय शाफी मसलक पे फतवा दे दें। मिसाल के तौर कि आज के दौर के लिहाज से और उस दौर के लिहाज से एक शोहर लापता हो गया, शोहर का पता नहीं चल रहा कि कहाँ है कहाँ नहीं, तो कितना इंतज़ार करे औरत। हज़रत इमाम याद रहमतुल्लाह फरमाया कि इंतज़ार करे उस इलाके में आम तौर पर जो तबी मौत है वो कितनी उम्र में होती है, क्या आम रिवाज क्या है, औसत उम्र क्या है, 50 साल में होती है, 60 साल में होती है, 70 साल में होती है, कि हर इलाके की अपनी अपनी औसत है। तो लिहाजा उस इलाके के अंदर जो औसत उम्र हो उतनी देर उतनी उम्र तक मर्द के पहुँचने तक वो इंतज़ार करे और उसके बाद फिर वो दूसरे तरीका कर सकती है। جبکہ حضرت امام مالک رحمۃ اللہ کا فتویٰ یہ ہے کہ 4 سال انتظار کرے. اس پہ دور حاضر کے علماء نے یہ کہا کہ حضرت امام مالک رحمۃ اللہ کا فتویٰ جو ہے وہ 4 سال والا ہے, اس کو اختیار کیا جائے. تو 4 سال تک اگر شوہر لاپتہ ہو تو 4 سال کا عرصہ گزر جائے, تلاش کریں, وہ تلاش نہ ہو تو بیوی دوسرا نکاح کر سکتی ہے. اب امام صاحب رحمۃ اللہ علیہ کی جو فوقیت ہے اس کی مثال دیتا ہوں. یہاں اسی علاقے کے اندر ہوا, ایک شوہر کمانے کے لیے ایران گیا, کوئی خط نہیں, کوئی پیسے نہیں, کوئی دینا نہیں, کوئی لینا نہیں. تلاش کیا گیا, لوگوں کو جو واقف تھے ان کو لکھا گیا کہ یہ پتہ کریں فلاں یہاں آیا ہوا ہے, ان کا جب اس کو تلاش کیا وہ نہیں مل رہا. 12 سال تک پتہ نہیں چلا. تو 4 سال بعد جو ہے نکاح ہو سکتا ہے, 12 سال تک پتہ نہیں چلا. 12 سال پتہ نہیں چلا تو اس نے فتویٰ لیا, تو علماء نے فتویٰ دیا بھائی 4 سال انتظار کے بعد جو ہے نکاح ہو سکتا ہے. اب 12 سال ہو گئے ہیں, کوئی پتہ نہیں چلا تو نکاح کر لو. ادھر نکاح ہوا, نکاح کے بعد شوہر صاحب تشریف لے آئے, بالکل یہاں قریب کا وقت ہے, تشریف لے آئے. تو جب یہاں تشریف لے آئے تو اب انہوں نے کہا کیا, اب شرعی مسئلہ یہ ہے کہ اگر پہلا شوہر آ جائے تو دوسرا نکاح خود بخود ختم ہو جائے گا اور وہ پہلے شوہر کے یہاں آئے گی. اب جو پہلا شوہر یہاں آیا, میری ابھی نوجوانی کا دور تھا, تو مجھ سے انہوں نے مشورہ لیا. تحریک نظام الصفا کا دور تھا تو اس کی ذمہ داری میرے پاس تھی اس علاقے میں, میں اس وقت خود طالب علم تھا یونیورسٹی میں. تو انہوں نے مجھ سے مشورہ کیا تو میں نے کہا میں ایک مشورہ دیتا ہوں. میرا مشورہ یہ ہے کہ میں نے پہلے شوہر سے کہا کہ آپ اپنی بیوی کو طلاق دے دیں. طلاق دینے اس حالت میں آپ تجربے میں رہیں گے, ادھر والی آپ کے پاس آئے گی تو تجربے میں رہے گی, صورتحال اس کا رجحان ادھر ہو, گھر کے اندر مسائل پیدا ہوں گے تو آپ ایسے کہیں طلاق دے دیں, آپ دوسری جگہ نکاح فرما لیں. اور شرعی مسئلہ یہ ہے کہ اگر کسی لڑکی کے ساتھ تعلق ہے, ناجائز تعلق ہے, تو اس کے بعد ان کا آپس میں نکاح جو ہے وہ فوری طور پہ کیا جا سکتا ہے. تو لہذا میں نے کہا آپ ادھر طلاق دے دیں اور اس کا نکاح آج ہی دوبارہ اس دوسرے شوہر کے ساتھ ہو جائے گا, آپ بھی سکون میں رہیں گے, وہ بھی سکون میں رہیں گے. تو اللہ ان کو جزائے خیر دے, اب تو ان کا انتقال ہو گیا, انہوں نے بات مان لی, انہوں نے دوسرا نکاح کیا. اسی دن جو ہے وہ دوسرے شوہر کے ساتھ اس خاتون کا نکاح ہو گیا. الحمدللہ بچے بھی پیدا ہوئے, بچے بھی اب جوان ہیں, شادی بھی ان کی ہو گئی ہے. تو یہ صورتحال. تو 4 سال کا فتویٰ دیا ہے علماء نے کہ 4 سال انتظار کیا جائے. ابھی پرسوں ایک ٹیلی فون مجھے آیا, ایک خاتون نے فون کیا, اس نے کہا کہ حضرت 20 سال ہو گئے ہیں شوہر لاپتہ ہے, اب میرے لیے کیا حکم ہے, میں کیا کروں. تو میں نے کہا کسی مفتی صاحب سے آپ رابطہ فرما لیں اور اگر وہ اجازت دے دیں تو اس کے مطابق آپ جو ہے, میں مفتی نہیں ہوں, فتویٰ نہیں دے سکتا, بہرحال آپ مفتی صاحب سے رابطہ فرما لیں, اس کے مطابق آپ عمل فرما لیں. تو لہٰذا 4 سال کا فتویٰ امام مالک رحمۃ اللہ علیہ کا ہے. تو احناف نے اس فتویٰ کو اختیار کیا ہے. آج تو دور ایسا ہے, موبائل ہیں, ٹیلی فون ہیں, رابطے ہیں, ٹیلی گرام ہیں, ہر چیز سے رابطہ کیا جا سکتا ہے. جو 4 سال تک رابطے میں نہیں ہیں تو لہٰذا اس فتویٰ پہ عمل کیا جائے. تو لہٰذا اسی طرح سے یہ بات ہے کہ اگر کوئی جوڑ کی صورت پیدا ہو سکتی ہے شافی مسئلہ کے لحاظ سے, تو مولانا عبد الحی رحمۃ اللہ علیہ نے فتویٰ دیا کہ اس کو اختیار کیا جا سکتا ہے. اب میں نے کہا کہ یہاں شافی مسئلہ کے لوگ موجود نہیں, کوئی شافی مفتی نہیں, آپ کو کیسے پتہ چلے گا کہ امام شافی رحمۃ اللہ کا جو فتویٰ ہے وہ یہ ہے. میں نے کہا اللہ رحم فرمائے کتاب لکھنے والے پر, اس نے یہاں بھی دھوکے سے کام لیا ہے کہ شافی مسئلہ کا نام لیا ہے, تاکہ شافی مسئلہ والے یہاں ہیں نہیں, یا مصر میں ہیں, یا انڈونیشیا ملائیشیا میں, آپ وہاں کون جائے گا فتویٰ پوچھنے کے لیے, مسئلہ پوچھنے کے لیے. اس لیے یہ شوشہ چھوڑ دیا. یہ کہہ کے میں نے کہا آپ تشریح رکھیں, میں اٹھ کے اندر گیا. امام شافی رحمۃ اللہ علیہ کی فقہ آ کے میں نے ان کے سامنے رکھ دی, میں نے کہا اس کو پڑھ لیں. جب انہوں نے پڑھا تو اس میں یہ کہا کہ امام شافی کا فتویٰ بھی یہی ہے اور پورے شافی مسلک کا فتویٰ بھی یہی ہے کہ جس نے 3 طلاق اکٹھی دے دی وہ 3 ہی شمار ہوں گی, وہ 1 شمار نہیں ہوں گی. میں نے کہا یہ مسئلہ وہ ہے کہ جس کے اندر 4 اماموں میں سے کسی کا اختلاف نہیں, اور امام شافی نے مسئلہ پڑھ لیا. پڑھنے کے بعد اس نے کتاب رکھ دی. اس کے بعد انہوں نے مجھ سے کہا, مجھ سے پوچھا کہ حضرت کے لیے کیا وجہ کہ ان لوگوں نے یہ فتویٰ جو اختیار کیا, کیوں, اس کی وجہ کیا ہے؟ میں نے کہا اس کی بنیادی وجہ وہ لوگ ہیں جو صحابہ کرام سے بغض رکھتے ہیں, یہ ان کا چھوڑا ہوا شوشہ ہے جو ان حضرات نے جو حدیث عمل کا دعویٰ کر انہوں نے اختیار کیا ہے. 20 تراویح عمر رضی اللہ عنہ نبی علیہ السلام نے ایک بات فرمائی, اس کی حقانیت آج ہمارے سامنے ہے. نبی علیہ السلام نے فرمایا کہ عمر جس راستے پہ تو چلے گا شیطان اس راستے کو چھوڑ دے. لہذا جو صحابہ ہیں بغض رکھنے والے ہیں ان کا ایک ہی اصول ہے کہ جہاں صحابہ علیہ السلام کا عمل ہوگا بالخصوص عمر رضی اللہ عنہ جس بات کو اختیار کیا ہوگا اس کی مخالفت کی جائے گی. تراوی بدعت ہے, تراوی نہیں پڑھنی. اسی طرح سے تین طلاق کا ذکر عمر رضی اللہ عنہ کے ساتھ آیا ہے تو اس لیے تین طلاق کو تسلیم نہیں کرنا. صبح کی نماز میں الصلاۃ خیر من النوم کی روایت میں عمر رضی اللہ عنہ کا ذکر آتا ہے, اس کو تبدیل کرنا ہے, الصلاۃ خیر من العمل بنانا ہے, نوم کا لفظ کاٹ دینا ہے عمر رضی اللہ عنہ سے نسبت نہ ہونے پر. تو میں نے اس پہ تفصیلی گفتگو کی, آپ حضرات اس دے رہتے ہیں, تو میں نے یہ بتایا کہ جو بغض رکھنے والے ہیں ان کی سازش یہ تھی, اور پھر میں نے پورا تاریخی پس منظر بتایا کہ اس طرح سے اس بات کو اندر داخل کیا جائے. اس کے بعد انہوں نے کہا کہ الحمدللہ کہ آپ سے ملاقات کا فائدہ ہو گیا, کہ بغض رکھنے والوں کے عقائد, ان کے نظریات, ان کی سازشیں وہ مجھے معلوم جو ہے وہ ہو گئیں. یہ کہا, اس کے بعد شکریہ ادا کر کے جانے لگے. میں نے کہا صرف ایک مسئلہ, ایک سوال میرا ہے. کیا؟ میں نے کہا جس مسئلے کے لیے تشریف لائے تھے اس کا کیا بنا؟ انہوں نے کہا کہ آپ نے پوچھ لیا, میں بتا رہا ہوں کہ حقیقت مجھے معلوم ہو گئی, اب جا کے میں دو رکعت توبہ کے پڑھوں گا کہ میں نے کیوں اس کو مجبور کیا غیر شرعی کام کے لیے, تو اس پہ جا کے میں توبہ کروں گا, مسئلہ میری سمجھ میں آ گیا. تو میں یہ بات گزارش کر رہا تھا کہ تمام آئمہ کرام اس میں متفق ہیں, اس میں کوئی اختلاف نہیں, اور یہ 24 گھنٹے کا زنا شمار ہوگا. اور نبی اسلام نے فرمایا کہ جو آدمی زنا کی حالت میں ہوتا ہے ایمان اس کے دل میں نہیں ہوتا, ایمان کے دل سے نکل کر باہر معلق ہو جاتا ہے فضا میں. اور جب تین طلاق کے بعد بیوی کو گھر رکھا تو 24 گھنٹے کا زنا ہے, تو کون سا لمحہ ہوگا جس میں ایمان اس کے دل کے اندر داخل ہوگا؟ تو اس کو صحیح طور پہ سمجھنا ہے. اللہ مجھے بھی آپ کو بھی صحیح فہم صحیح عمل کی توفیق عطا فرما دے. واخر دعوانا الحمدللہ رب العالمین. الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. اللہم صلی وسلم وبارک علی سیدنا محمد النبی الامی. اللہم انا نسألک رضاک والجنہ ونعوذ بک من غضبک والنار. اللہم انا نسألک علما نافعا وعملا متقبلا ورزقا حلالا طیبا واسعا وسیعا کثیرا نافعا فی الدنیا والآخرہ وشفاء من کل داء. اللہم لا شافی الا انت یا شافی الامراض فاشفنا من کل داء. اللہم انا نسألک خیر الدنیا وخیر الآخرہ ونسألک العفو والعافیت والمعافاة فی الدنیا والآخرہ. اللہم ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمۃ انک انت الوہاب. اللہم ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. اللہم اغفر لنا ولوالدینا ولاولادنا ولاخواننا الذین سبقونا بالایمان ولجميع المؤمنين والمؤمنات انك انت العفو الكريم انك انت الغفور الرحيم. اللهم ارزقنا حبك وحب نبيك وحب اصحاب النبي صلى الله عليه وسلم وارزقنا اتباعهم باحسان وادخلنا معهم في جنات الفردوس برحمتك يا ارحم الراحمين. اللهم أيد أمير المؤمنين والمجاهدين ما اللهم انصرهم ولا تنصر عليهم. اللهم ثبت أقدامهم إنك أنت على كل شيء قدير. اللهم ربنا نجنا من القوم الظالمين إنك أنت العزيز الحكيم. اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت أصحاب النبي صلى الله عليه وسلم. اللهم نور قلوبنا بالإيمان كما نورت قلوبهم. اللهم ألف بين قلوبنا كما ألفت بين قلوبهم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا ارحم الراحمين وتقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم اللهم انا نسالك من خير ما سالك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك وحبيبك محمد صلى الله عليه وسلم انت المستعان وعليك البلاء ولا حول ولا قوه الا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين آمين آمين آمين برحمتك يا أرحم الراحمين.